जिन्दगीमा पहिलो प्रेम गरियो, खाली यो मन मायाले भरियो। माया लाउने छुटाउने संसारकै चल्ती भएनी, मेरो पहिलो पहिलो माया हो तिमी त। माफ गरिदेऊ कै कतै गल्ती भएनी, जिन्दगीमा पहिलो प्रेम गरियो, खाली यो मन मायाले भरियो। माया लाउने छुटाउने संसारकै चल्ती भएनी, मेरो पहिलो पहिलो माया हो तिमी त। माफ गरिदेऊ कै कतै गल्ती भएनी, अन्जानैमा कै कतै गल्ती भएनी। हाँसेरै बोलिदेऊ जे जे कुरा मनमा छ खोलिदेऊ माया लाउने छुटाउने संसारकै चल्ती भएनी मेरो पहिलो पहिलो माया हो तिमी त माफ गरिदेऊ कै कतै गल्ती भएनी सुठेली हाँसेरै बोलिदेऊ जे जे कुरा मनमा छ खोलिदेऊ माया लाउने छुटाउने संसारकै चल्ती भएनी मेरो पहिलो पहिलो माया हो तिमी त माफ गरिदेऊ कै कतै गल्ती भएनी गल्ती भएनी गल्ती भएनी कहिले भन्छन् मायाले रुवायो हाम्रो भने जोडी क्या सुहायो माया लाउने छुटाउने संसारकै चल्ती भएनी मेरो पहिलो पहिलो माया हो तिमी त माफ गरिदेऊ कै कतै गल्ती भएनी हो अन्जानैमा कै कतै गल्ती भएनी